नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, हात्तीसारमा खुट्टामा साङ्लोले बाँधेर राख्ने गरिएका चितवन राष्ट्रिय निकुञ्जका हात्तीलाई हिजोदेखि साङ्लो मुक्त चेन फ्री गरिएको छ। हात्तीसारलाई विशेष ढंगले सौर्य ऊर्जाबाट विद्युत प्रवाह हुने गरी तारबार गरेर हात्तीलाई बाँधिएको साङ्लो फुकाइएको हो। निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत पर्ने बागमारा हात्तीसारमा रहेको कृष्ण प्रसाद नाम गरेको 12 वर्षे हात्तीको साङ्लो खोलेर चेन फ्री अभियानको थालनी गरिएको हो। यस किसिमको विशेष तारबारलाई कोराल फिनिसिङ मोडल भनिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुम्बरले बताउनुभयो। सधैँभरि बाँधेर बस्नाले हात्ती तनावमा आई बेला बखत दुर्घटना समेत हुने गरेकोमा अब त्यसको न्यूनीकरण हुने कुम्बरको विश्वास छ। स्वतन्त्र रूपले बस्न पाउँदा हात्ती खुशी हुने पाइएको छ, जसले गर्दा माउते र हात्ती बीचको सम्बन्ध पनि सुमधुर बन्न जान्छ। प्रमुख संरक्षण अधिकृत कुम्बर भन्नुहुन्छ, बाँधिरहँदा उसले तनाव र हैरान महसुस गरेर आक्रमण समेत गर्ने गर्दछ। हात्ती बाठो जनावर मानिन्छ। बागमारा हात्तीसारको 2100 वर्गमिटर क्षेत्रफललाई वरिपरिबाट 5 पंक्तिमा तार टाँगेर घेरिएको छ। हात्ती एकपटक बाहिर निस्कन खोज्दा तारमा रहेको विद्युतीय झड्काले तर्सिएर अर्को पटकदेखि सो तार नागेर बाहिर निस्कन नचाहने कुबरले प्रस्ट्याउनुभयो। सौराहा र खोरसोर बाहेकका 13 हात्तीसारमा हाल कोराल फिनिसिङ तारबार जडान गरिएको छ। बागमारा सहित कसरा, मेगोली, खोरिया, मोहान, लामीचौर, दिव्यपुरी, पुजौली, गिद्देनी, बेलसहर, अमृते, खगेन्द्र मल्ली, सुकेभार, बनकट्टा हात्तीसारमा कोराल फिनिसिङ तारबार जडान गरिएको हो। निकुञ्जमा हाल 63 हात्ती छन्। ती सबैलाई चेन फ्री गरिने कुबरले जानकारी दिनुभयो। एकीकृत नेकपा माओवादीका नेता कृष्ण बहादुर महराले 1.5 वर्षभित्रमा पार्टी पहिलेको अवस्थामा आउने जिकिर गर्नुभएको छ। एकीकृत नेकपा माओवादी चितवनको 6 जिल्ला सम्मेलनको हिजो पश्चिम चितवनको रामपुरमा उद्घाटन गर्दै उहाँले पार्टीभित्र भएका कमी कमजोरीप्रति आत्मसमीक्षा गर्दै नयाँ ढंगले अगाडि बढ़ने अवस्था आएको बताउनुभयो। पूर्व उप प्रधानमन्त्री महराले 1 वर्षभित्र संविधान बनाउन पार्टी लाग्ने पनि बताउनुभयो। जिल्ला संयोजक नारायण दाहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पार्टीका तामसालिङ इन्चार्ज विश्वभक्त दुलाल, जिल्ला सम्मेलन तयारी समितिका चित्रबहादुर श्रेष्ठ लगायतले बोल्नु भएको थियो। आजसम्ममा पार्टीको जिल्ला नेतृत्व चयन गर्दै सम्मेलन सकिनेछ। नेपाल विद्युत प्राधिकरणले नयाँ मिटर जडान रोकेपछि सेवाग्राही मर्कामा परेका छन्। केन्द्रबाटै नयाँ मिटर नआएको भन्दै प्राधिकरणको भरतपुर शाखाले गत वर्षको फागुनबाट नयाँ मिटर जडान रोकेको हो। पैसा तिरेर मिटर लिन्छु र घरमा बत्ती बाल्छु भन्दा पनि पाइएन। नयाँ मिटर जडानको लागि माग गर्दै प्राधिकरणको भरतपुर शाखामा भेटेकी एक महिलाले दुखेसो पोख्दै भन्नुभयो, मिटर बक्स नदिएर प्राधिकरण आफैले बिजुली चोर भनेर प्रशय दिइरहेको छ। घरमाथिबाट तार गएको छ, सबैको घरमा बिजुली बल्छ अनि हामी चाहिँ अँध्यारोमै बस्नुपर्ने। उहाँले प्रति प्रश्न गर्दै भन्नुभयो, बिजुली नचोर भने नचोर पनि भन्ने अनि मिटर माग्न आउँदा नदिने। प्राधिकरणको भरतपुर शाखामा अहिले दैनिक 9-10 जनासम्म नयाँ ग्राहक मिटर जडानको माग गरेर आउने गरेका छन्। तर उनीहरूलाई प्राधिकरणका कर्मचारीहरूले मिटर छैन भनेर पठाउने गरेका छन्। यसैबीच महसुल नतिरेकै कारण ग्राहकको बिजुली काट्ने अभियान थालेको नेपाल विद्युत प्राधिकरणको ध्यान एक ग्राहकमा पुग्न सकेको छैन। 14 वर्षदेखि बिजुलीको महसुल नबुझाए पनि सो मिटरबाट बिजुलीको लाइन काट्नतर्फ प्राधिकरणको ध्यान गएको छैन। वीरेन्द्रनगर 4 बडरामा अवस्थित ब्रह्मस्थानी जल उपभोक्ता समितिले प्रयोग गरेको बिजुलीको बिल 14 वर्षदेखि भुक्तानी हुन नसकेको हो। समितिले सञ्चालन गरेको डिप बोरिङका लागि 100 मिटर जडान गरेर बिजुली प्रयोगमा ल्याउँदै गएको छ। स्थानीय जीवराज अर्याल 40,000 युनिट भन्दा माथि बिजुली खपत हुँदा पनि प्राधिकरणले आफ्नो महसुल उठाउने प्रक्रिया शुरू नगरेको जानकारी दिनुहुन्छ। यसैबीच अव्यवस्थित तवरले विद्युत कटौती गर्दा कल कारखाना सञ्चालन गर्न कठिनाई भएको भन्दै रत्नगर उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण रत्नगर वितरण केन्द्र टाँडी शाखामा ज्ञापन पत्र बुझाएको छ। लोडसेडिङ तालिका अनुसार विद्युत कटौती गरी उद्योग कल कारखाना सहज रूपले सञ्चालन गर्न वातावरण सृजना गरिदिन माग गर्दै रत्नगर उद्योग वाणिज्य संघले हिजो प्राधिकरणमा ज्ञापन पत्र बुझाएको हो। वातावरण स्वच्छ राख्न सहयोगी मानिने भ्याकुतो संरक्षण गर्न शुरू गरिएको छ। भ्याकुताको संरक्षणको लागि सरकारी ध्यान पुग्न नसकेको भए पनि गैर सरकारी संस्थाहरूले यसको संरक्षणको प्रयास शुरू गरेका छन्। प्रकृतिका साथीहरू नेपाल नामक संस्थाले भ्यागुताको संरक्षणको लागि समुदायमा जनचेतना फैलाउने काम गरेको छ। आइतबार हिजो जनचेतनामूलक कार्यक्रम अन्तर्गत रत्नगरमा संचारकर्मीहरूका लागि कार्यशाला गरिएको छ। भ्यागुताले पर्यावरणीय सन्तुलन, सांस्कृतिक सम्बन्ध, खाद्य चक्रको अभिन्न अंग, कृषकहरूको मित्र, पारस्परिक औषधिको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। मानव जीवन वातावरण सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने भ्यागुता अन्न बाली र तरकारीमा विषादीको बढ्दो प्रयोगले संरक्षणमा चुनौती देखिएको छ। नेपालमा चार प्रजातिका भ्यागुताहरू लोपन्मुख अवस्थामा रहेको छ। कार्यशालामा नेपालमा पाइने 11 प्रजातिका रैथाने भ्यागुता मध्ये 4 प्रजातिका भ्यागुता लोपन्मुख अवस्थामा रहेको अनुसन्धानकर्ताहरूले बताएका थिए। मानवीय र जलवायु परिवर्तनका कारण भ्यागुताहरू लोप हुन लागेको 4 वर्षदेखि भ्यागुताको अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता विराज श्रेष्ठले जानकारी दिनुभयो। अत्याधिक शिकार, व्यापक कीटनाशक औषधिको प्रयोग, जलवायु परिवर्तन लगायतका कारण भ्यागुतो लोप हुने अवस्थामा रहेको उहाँले बताउनुभयो। ज्यान मार्ने उद्योग मुद्दामा 5 वर्ष कैद सजाय तोकेका फरार प्रतिवादी पक्राउ परेका छन्। 2052 फागुन 21 गते भनपा 11 गाई खर्कचोकमा बस्ने मीनबहादुर राणा भाटलाई छुरा प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रही चितवन जिल्ला अदालतबाट 2060 असार 31 गते 5 वर्ष कैद फैसला भई फरार रहेका भनपा वडा नम्बर 11 घर भई हाल जुटपानी गाविस वडा नम्बर 9 बस्ने वर्ष 40 सरोज भनिने विमल गुरूङलाई जिल्ला प्रहरी कार्यालय चितवनले गत शुक्रबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ। शनिबार उनलाई चितवन जिल्ला अदालत पेश गरिएकोमा जिल्ला अदालतले कारागार कार्यालयमा चितवनमा थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। मापदण्ड विपरीत संचालित क्रसर उद्योग हटाउन सरकारले निर्देशन दिएपछि चितवन र मकवानपुरमा संचालित क्रसर उद्योगका संचालकहरू आन्दोलित बनेका छन्। सरकारले असार मसान्तदेखि मापदण्ड विपरीत संचालनमा रहेका देशैभरिका क्रसर उद्योग हटाउने निर्णय गरेको थियो। सरकारले राजमार्गदेखि 500 मिटर, खोला किनारबाट 500 मिटर, विद्युत हाइटेन्सनबाट 100 मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, वन, निकुञ्ज र घनाबस्तीबाट 2 किलोमिटर टाढा मात्र उद्योग रहन सक्ने मापदण्ड तयार गरेको थियो। तर व्यवसायले भने अहिले रहेका उद्योगहरू उपयुक्त ठाउँमा रहेको भन्दै सरकारी निर्णय पुनर्विचार गर्न माग गर्दै देशभरका क्रसर उद्योगका संचालकहरूले आन्दोलन शुरू गरेका छन्। चितवन र मकवानपुरमा गरी झण्डै 24 क्रसर उद्योगहरू संचालनमा रहेका छन्। निर्णय पुनर्विचार गर्न माग गर्दै गत 12 शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका व्यवसायीले चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको क्रसर उद्योग महासंघका केन्द्रीय सदस्य एवं स्वस्तिक क्रसर उद्योग मनहरीका संचालक सरोज कुबरले जानकारी दिनुभयो। पुरोहित समाज चितवनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै वैशाख 16 गते चितवनको फुलबारी गाविसमा रहेको गणेश पाञ्चायन मन्दिरमा धार्मिक जागरण सभा आयोजना गर्ने भएको छ। कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले हिजो भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी समाजले आफ्नो तेस्रो साधारण सभा तथा अधिवेशनको साथमा धार्मिक जागरण गर्ने जनाएको हो। पुरोहित समाज चितवनका अध्यक्ष वेदमणि रेग्मीले नेपालमा हिन्दू धर्मको नाममा विकृति र विसंगति भित्रिएको कारण धार्मिक जागरण आवश्यक परेको बताउनुभयो। चर्को गर्मीका कारण कुखुराको दाना नखाने र पानी नपर्दा रोगव्याधिको सम्भावनाले चितवनमा अण्डाका उत्पादनमा आधा कमी आएको छ। अण्डा उत्पादक संघका अनुसार 1.5 महिनादेखि उत्पादन घटेको हो। पहिला दैनिक 5,000 देखि 5,500 पेटीसम्म अण्डा उत्पादन हुन्थ्यो, अहिले उत्पादन झण्डै